नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि, मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। नेपाल निसहमति कर्मचारी युनियनको 6 राष्ट्रिय महाधिवेशनले पुनः सुबोध कुमार देवकोटालाई अध्यक्षमा चयन गर्दै बुधबार पूर्वी चितवनको रत्नगरमा सम्पन्न भएको छछ। देवकोटा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। युनियनको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, श्रेणीबीन उपाध्यक्ष, सचिव, क्षेत्रीय उपाध्यक्ष र केन्द्रीय सदस्यका लागि भने मंगलबार मतदान भएको थियो। वरिष्ठ उपाध्यक्षमा गोपाल प्रसाद पोखरेल र महिला उपाध्यक्षमा दुर्गादेवी आत्रेय विजय भएका छन्। मधेसी उपाध्यक्षमा मनोज कुमार तिवारी निर्विरोध निर्वाचित भएका छन्। श्रेणीबीन उपाध्यक्षमा शंकर पुरी, महासचिवमा जितबहादुर मणै, सचिवहरूमा दुर्गा प्रसाद भुइयाल, राजु प्रसाद उप्रेदी, राजेन्द्र बुढाथोकी र सुभाष कुमार कोइराला विजयी भएका छन्। यस्तै मधेसी सचिवमा रामबाबु मण्डल, आदिवासी सचिवमा जगतबहादुर मगर निर्विरोध निर्वाचित भएका छन् भने कुशाध्यक्षमा नवलबहादुर मल्ल, क्षेत्रीय उपाध्यक्षमा पूर्वाञ्चलबाट दिपेन्द्र कुमार खत्री, पश्चिमाञ्चलबाट जयस्वर पन्थी, मध्यपश्चिमाञ्चलबाट विष्णु दत्त रेग्मी, मध्यमाञ्चलबाट प्रदीप कुमार श्रेष्ठ, सुदूरपश्चिमाञ्चलबाट प्रेमबहादुर नेदाल र केन्द्रीय स्तरका कार्यका तर्फबाट तेज कुमार केसी निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनले 70 सदस्य कार्य समिति निर्वाचित गरेको छ। महाधिवेशनको गत आइतबार प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुभएको थियो। नवलप्रासीको गैंडाकोटमा सम्पन्न अखिल नेपाल युवक संघको 6 राष्ट्रिय सम्मेलनले अध्यक्षमा तिलक थापालाई चयन गरेको छ। थापा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो। संघको उपाध्यक्षमा जिता मिश्र सुनवार, महासचिवमा बाबुराम पन्थी, सचिवमा रमेश पौडेल र कुशा अध्यक्षमा बाबुराम आचार्य चयन हुनुभएको छ। अध्यक्ष सहित सबै पदमा सर्वसम्मत निर्वाचित भएको जिल्ला अध्यक्ष योगेन्द्र पौडेलले जानकारी दिनुभयो। सम्मेलनले 19.4 वैकल्पिक सदस्यसँगै 6 जनाको सल्लाहकार समिति गठन गरेको छ। यसअघि सम्मेलनमा अध्यक्ष काशीनाथ पोखरेलले पेश गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि 8 समूह बनाएर छलफल भएको थियो। सो प्रतिवेदनमा आएका प्रश्नहरूलाई स्पष्टीकरण दिएर 26 बुधे राजनीतिक प्रतिवेदन पारित गरिएको छ। बन्द सत्रमा घोषणा पत्र, विधान प्रतिवेदन, आगामी कार्ययोजना बारेमा समेत छलफल भएको पौडेलले बताउनुभयो। सम्मेलनमा 65 जिल्लाका 40 जनाको प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गर्मी मौसम सुरु भएसँगै भरतपुर आँखा अस्पतालमा आँखा पाक्ने समस्याका बिरामीहरूको संख्या वृद्धि भएको अस्पतालले जानकारी दिएको छ। करिब 200 देखि 300 को हारिमा बिरामी उपचारको लागि आउने भए पनि अहिले त्यो संख्या 7 देखि 10% वृद्धि भएको अस्पतालका प्रशासन शाखाका व्यवस्थापक तुलसी प्रसाद प्राजुलीले जानकारी दिनुभयो। गर्मी मौसममा धुलो उड्ने हुँदा आँखा पाक्ने, एलर्जी तथा आँखा रातो हुने लगायतका अन्य धेरै समस्या भएर बिरामी उपचारको अस्पताल लागि अस्पतालमा पुग्ने गरेका छन्। अस्पतालका प्रमुख डाक्टर कमलबहादुर खड्काले यो समयमा आँखा सम्बन्धी समस्या बढी देखिने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ। उहाँले आँखा पाक्ने रोगले महामारीको रूप लिने भन्दै बिहान बेलुका र साँझ सफा पानीले आँखा सफा गर्न तथा सडकमा हिँड्दा चस्माको प्रयोग गर्दा उपयुक्त हुने उहाँको सल्लाह रहेको छ। विशेष गरी यो समस्या फिल्डमा काम गर्ने तथा स्कुले विद्यार्थीहरू यसको उच्च जोखिममा रहेको उहाँको भनाइ छ। समयमै यसको उपचार हुन नसके आँखाको नानीमा घाउ बन्ने हुँदा समयमै उपचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। सोही अस्पतालमा गत वर्ष करिब 90,000 बिरामीले आँखा सम्बन्धी उपचार गराएको र ती मध्ये 5,500 जनाको शल्यक्रिया गरेको अस्पताल स्रोतले जनाएको छ। अस्पतालमा नवलप्रासी, धादिङ, गोर्खा, तनहु, मकानपुर, लमजुङ लगायतका अन्य जिल्लाहरूबाट बिरामीहरू उपचारको लागि आउने गरेका छन्। अस्पतालले अहिले रेटिनाको जाँच तथा शल्यक्रिया शैय्या समेत गर्ने गरेको छ। सो अस्पताल 50 शैय्या क्षमताको रहेको छ। जिल्लामा त्यो अस्पताल सहित 3 वटा सुविधा सम्पन्न आँखा अस्पताल रहेका छन्। त्रिभुवन विश्वविद्यालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई भौतिक सम्पत्ति हस्तान्तरण गर्न अटेर गरेपछि चितवन र मकवानपुरका सभासदहरूले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशील कोइरालालाई भेट गरी समस्या समाधानका लागि आग्रह गरेका छन्। सभासदहरूले कुलपति कोइरालासँग कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भएका सहमतिहरू समेत अटेर गरेको भन्दै रोष प्रकट गरेका थिए। भेटमा सहभागी कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर श्रीकान्त घिमिरेका अनुसार प्रधानमन्त्री कोइरालाले 1 हप्ताभित्रमा समस्याको समाधान गर्ने आश्वासन दिनुभएको छ। 2067 असार 3 गते सरकारले ऐन जारी गरी कृषि तथा वन विज्ञान विश्वविद्यालयको गठन गरेको थियो। सो विश्वविद्यालयलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित चितवनको रामपुर क्याम्पस र मकवानपुरको हेटोडा वन क्याम्पसको भौतिक पूर्वाधार उपलब्ध गराउने ऐनमा उल्लेख भए पनि हालसम्म उपलब्ध नगराएको कृषि विश्वविद्यालयले जनाएको छ। दुवै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने भए पनि समस्या समाधान हुन नसकेपछि चितवन र मकवानपुरका सभासदहरूले प्रधानमन्त्रीलाई भेट गरी समस्या समाधान तत्काल गर्न दबाव दिएका हुन्। चितवनको नानीगढमा केन्द्रीय कार्यालय रहेको लिङ्कस एजुकेशन कन्सल्टेन्सी सर्भिसेस प्रणालीले रत्नगरमा शाखा विस्तार गरेको छ। शैक्षिक परामर्श व्यवसायमा ख्याति कमाएको सो कन्सल्टेन्सी पहिलो पटक रत्नगरमा शाखा विस्तार गरेको हो। शाखाको व्यवसायी दिनेश कुमार सुकेले उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा कन्सल्टेन्सीका सञ्चालक सोमबहादुर कणेलले रोजगारी र शिक्षाको लागि विदेश जाने पूर्वी चितवनका युवाहरूको आवश्यकतालाई मध्यनजर गरी शाखा विस्तार कन्सल्टेन्सीले जापान अस्ट्रेलिया र न्युजिल्यान्ड जान चाहने विद्यार्थीहरूलाई भाषा सिकाउने र चाहनाको लागि सहजीकरणको काम गर्ने शाखा प्रमुख सुभा तामाङले जानकारी दिनुभयो। कन्सल्टेन्सीका सञ्चालक सम्बहादुर कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य देवी गेवाली, एमाले चितवनका पूर्व सचिव विजय सुवेदित लगायतले बोल्नु भएको थियो। पूर्वी चितवनको बछौले 3 लखनऊमा लखानीमा निर्माण गरिएको टाँसे ओर्गेन गुम्बाको हिजो उद्घाटन गरिएको छ। गुम्बा व्यवस्थापन समितिका केन्द्रीय सदस्य दावा लामाले एक कार्यक्रमका बीच गुम्बाको उद्घाटन गर्नुभएको हो। बागमारा मध्यवर्ती सामुदायिक वन बछौली गाविस जीविस केन्द्रीय गुम्बा व्यवस्थापन समिति तथा स्थानीयको सहयोग गरी 16 लाखको लखानीमा निर्माण गरिएको गुम्बा व्यवस्थापन समितिका सचिव जितबहादुर तामाङले जानकारी दिनुभयो। कार्यक्रममा गुम्बा निर्माणमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर लोप्सनको अध्यक्षतामा भएको सो कार्यक्रममा बागमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बीपी चौधरी, बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिसाने, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव सापागै, समाजसेवी वासु ढुङ्गाना, गुम्बा व्यवस्थापन समितिका सदस्य जितबहादुर तामाङ लगायतले बोल्नु भएको थियो। नेपालमा बालबालिकालाई लगाइने खोप अभियान सञ्चालन गर्न लायन्स क्लबले सरकारसँग सहकार्य गर्ने भएको छ। लायन्सले खोप अभियानका लागि आवश्यक आर्थिक र भौतिक सहयोग गर्ने भएको हो। खोपका अभावमा बालबालिकाहरूको स्वास्थ्यमा गम्भीर असर परि मृत्युदर बढ्ने भएकाले नेपालमा पनि कार्यक्रम गरिएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 365 बेटु नेपालका सकेना भाइरस डिस्ट्रिक्ट गभर्नर एलेक्स्ट घनश्याम भट्टराईले जानकारी दिनुभयो। लायन्सले विकासोन्मुख देशहरूमा खोपका लागि सहयोग र सहकारीको अभियान चलाएको छ। पर्यटकीय नगरी सौराहामा जारी गइरहेको फुटबल प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा भरतपुर फुटबल क्लब विजय भएको छ। गोर्खा बोइज क्लब बुटोललाई ट्राई बेकरमा 4-2 गोल अन्तरले पराजित गर्दै भरतपुर विजय भएको हो। निर्धारित समयमा बुटोलले 1 गोल गरे पनि अतिरिक्त समयमा भरतपुरले 1 गोल फर्काएपछि खेल ट्राई ब्रेकमा धकेलिएको हो। प्रतियोगिता अन्तर्गत आजको क्वार्टर फाइनल खेलमा भरतपुर फुटबल क्लब र स्टार स्पोर्ट क्लब गर्दी माडीबीच प्रतिस्पर्धा हुने आयोजक सौराहा युवा समाजका सचिव ईश्वर राणाले जानकारी दिनुभयो।